Euzubillahimineşşeytanirracim. Bismillahirrahmanirrahim. Hamdan li fatir li kulli salatin ala khatimu rusul. Allahumma salli ala seyyidana Muhammed ve ala ali Muhammed ve barik ve sellem aleyh. Nazirin-i Grami program Hikmet ve Sehet mein aapka mezban Hakim Seyyid Abdulbasit hazir-i khidmat hai. Hamare aaj ke program ka mauzu-e behas tukhme balanga ke fayde hain. تخمِ بلنگا جس کی کئی اقسام ہیں اور کتابوں میں لکھا ہے کہ اس کی 60 یعنی کہ 60 ٹائپ ہوتی ہیں تخمِ ریحان ہوتا ہے تخمِ تلسی ہوتا ہے تخمِ فرنج مشک ہوتا ہے تخمِ ریحان کافور ہوتا ہے اور اسی طریقے سے آج کل جو زیادہ نام مشہور ہے وہ چیا سیڈس ہے یہ بھی اسی کی قسم ہے تو میں نے جیسے عرض کیا کہ اس کی 60 قسم کی اقسام ہوتی ہیں لیکن زیادہ تر جو استعمال ہوتا ہے وہ شربتوں والا تخمِ بالنگا جو ہے وہ استعمال ہوتا ہے اس میں تلسی بڑی اہمیت رکھتی ہے کہ تلسی میں جو خشک سی جو پین سا نکلتا ہے اس کے بیج بھی تخمِ ریحان کے طور پہ بازار میں ملتے ہیں اسی طریقے سے نیاز بو جو بہت ہی خوشبو والا پودا ہوتا ہے عموماً قبرستانوں میں لوگ لے کے جاتے ہیں اسے رکھتے ہیں اس کے پتوں کو بھی ملو تو اس میں خوشبو آتی ہے نیاز بو اس میں سے بھی جو دانے نکلتے ہیں وہ تخمِ بلنگا ہی کہلاتے ہیں اور بعض جگہ تو یہ مکس ملتے ہیں اسی لیے چیا سیڈس کی دستیابی بہت مشکل ہوتی ہے کہ عموماً اتنی اقسام کو کنٹرول کرنا اور اتنی اقسام کو دستیاب رکھنا اور لوگوں کو پروائیڈ کرنا وہ بڑا مشکل ہو جاتا ہے تو عموماً چیا سیڈس کے فوائد جو ہے وہ تخمِ ریحان یا تخمِ بلنگا ہی سے ملتے ہیں اور جو فائدے تخمِ بلنگا کے ہیں وہی چیا سیڈس جو عموماً آپ گوگل کرتے ہیں اور آج کل اسی کا بڑا چرچا ہے تو وہ بنیادی طور پہ اگر آپ تخمِ ریحان ہی لیں کیونکہ تخمِ چیا سیڈس جو ہے اس کے اندر اتنی رطوبت نہیں ہوتی وہ خشک ہوتا ہے اس کے اندر جو رطوبت اس کے اندر نکلتی ہے جو چکناہٹ اس کے اندر ہوتی ہے وہ اس میں نہیں ہوتی تخمِ ریحان یا تخمِ بلنگا کا سب سے بڑا خاصہ یہ ہے کہ دودھ سے ڈبل اس کے اندر کیلشیم ہوتا ہے جتنا ایک گلاس دودھ میں آپ کیلشیم لیں گے اس سے ڈبل کیلشیم جو ہے وہ ایک گلاس تخمِ بلنگا کے اندر ہوتا ہے اسی طریقے سے وٹامن سی سے یہ بھرپور ہوتا ہے وٹامن سی کی مقدار بھی اس میں بہت زیادہ ہوتی ہے اس میں آئرن بھی ہوتا ہے اس میں اور وٹامنز اور منرل بھی شامل ہوتے ہیں اور سب سے اہم بات جو کہ میں سب سے پہلے ڈسکس کر لیتا ہوں کہ یہ وزن کو کم کرنے کے لیے بہترین دوا ہے عموماً وہ لوگ جن کا پیٹ نکل گیا وہ لوگ جن کا وزن زیادہ ہے وہ اگر اس 40 دن اس انداز سے اس کو استعمال کریں کہ صبح کے وقت 3 ٹی اسپون جو ہے تخمِ ریحان رات کو بھگا دیا جائے ایک گلاس پانی میں ڈھاپ کے رکھ دیں اور صبح کے وقت اس میں 1 چمچہ شہد جو ہے ملا کر پی لیا جائے اور ناشتہ کم از کم 2 گھنٹے بعد جو ہے وہ کیا جائے تو اسے آپ نہار منہ پی لیں نمازوں کے وقت پی لیں اور 2 گھنٹے بعد جو ہے ناشتہ کریں 40 دن تک آپ کریں گے تو آپ کا وزن بھی کم ہوگا آپ کا پیٹ بھی اندر ہوگا اور اسی طریقے سے شام کو عصر کے ٹائم پہ یعنی کہ کم از کم 4 گھنٹے پہلے رات کے کھانا کھانے سے آپ اس کو لے لیجیے اور اس کا طریقہ بھی یہ ہوگا کہ صبح کے وقت آپ ایک گلاس کے اندر 3 چائے کے چمچے تخمِ بلنگا کے رکھ دیجئے اور شام کو اس کو باقاعدہ شہد ڈال کے جیسے میں نے عرض کیا پیجئے اور اسی طریقے سے رمضان میں بھی ہم نے دیکھا کہ اس کا بڑا استعمال ہوتا ہے جو ہم شربت پیتے ہیں اس میں بڑا عمدہ رہتا ہے اس میں اگر آپ اس کا استعمال شربتوں میں بھی کریں گے تو وہ فائدے حاصل ہو سکتے ہیں لیکن شربتوں میں ہم اس کی مقدار کم کرتے ہیں بہت سے لوگوں کو یہ منہ میں برا لگتا ہے چبارنے لگتے ہیں تو اس کا یہ مسئلہ نہیں ہے بلکہ آپ 3 چمچے پورا بھرپور گلاس ہو جائے گا اس کو آپ باقاعدہ پی لیجئے چبانے کے چکر میں نہ رہے اب جو آپ اس کو چبائیں گے تو اس میں آپ کو وقت لگے گا وہ اسی طریقے سے جو اس کا کام ہے وہ پیٹ میں جا کر ہو جاتا ہے اسی طریقے سے یہ مقوی قلب ہے یہ قلب کو طاقت دیتا ہے یہ دل کی قوت کے لیے بڑا عمدہ چیز ہے. اسی طریقے سے کولیسٹرول کو یہ کنٹرول کرتا ہے, کولیسٹرول کے لیول کو, جو گڈ کولیسٹرول ہے اس کو زیادہ بڑھا کے خراب کولیسٹرول کو کم کرتا ہے, بلڈ پریشر کو کنٹرول کرتا ہے, اور اسی طریقے سے یہ پلپیٹیشن کو کنٹرول کرتا ہے. وہ مریض جو کہ پلپیٹیشن کا شکار رہتے ہیں, جسے ہم خفگان کہتے ہیں, عموماً دل کی رفتار جو ہے وہ اچانک بڑھ جاتی ہے, اس کے لیے یہ ہے کہ آپ تخم بلنگا کا استعمال کریں, اور اسی طریقے سے اس کو اگر آپ پانی میں شہد ملا کے پئیں گے تو اور اچھا رہے گا, لیکن اسی طریقے سے پانی کے ساتھ اس کو پی لینا چاہیے. گرمی کا نزلہ زکام, آپ نے دیکھا کہ گرمیوں میں نزلہ زکام ہوتا ہے, اس کے لیے یہ بڑی عمدہ دوا ہے کہ فوری طور پہ نارمل پانی میں, ٹیپ واٹر میں جو ہے اس کو 3 چمچے یا بچوں کو 1 چمچ جو ہے پانی میں ڈال کے جب وہ بھول جائے, کم از کم 15 منٹ میں یہ گلاس تیار ہو جاتا ہے, تو یہ آپ پلائیے. اس سے نزلہ زکام جو گرمی کا ہوتا ہے وہ بھی کم ہوتا ہے. اسی طریقے سے وہ لوگ جن کو اس موسم میں یا اس موسم کے علاوہ بھی بخار ہوتا ہے, جن لوگوں کو خاص طور پہ ملیریا کا بخار جو ہے, اس کے لیے یہ بڑی عمدہ چیز ہے کہ جیسے ہی بخار بچوں کو ہو یا بڑوں کو, اسی مقدار میں تخم بلنگا کا استعمال کرنے سے بخار کم ہوتا ہے, آپ کے جسم میں جو ہڈیاں ہیں ان کو یہ قوت دیتا ہے. وہ افراد جن کو آسٹرو آرتھرائٹس ہے, جن کو ہڈیوں میں بھربھرا پن رہتا ہے, ان کے لیے یہ بڑا عمدہ ہے کہ یہ بجائے یہ کہ آپ کیلشیم کی گولیاں لیں, آپ دن میں 2 مرتبہ تخم بلنگا جو ہے آپ پانی میں ڈال کے جب وہ پھول جائے تو اس کو پیجیے. اس سے آپ کے آرتھرائٹس کے درد والوں کے لیے یہ بڑی عمدہ چیز ہے کہ اس کو اسی انداز سے دن میں 3 مرتبہ پیا جائے, اور بھربھرا پن جن کو ہڈیوں میں جاتا ہے ان کے لیے بھی یہ ہے کہ ان کو اس انداز سے لیا جائے کہ دن میں 3 مرتبہ لیں. ویسے آپ اپنی غذاؤں میں یا جو شربت پیتے ہیں اس میں اس کا استعمال رکھیے, اور باقاعدہ پورے سال اگر آپ اس کو اس انداز سے لیں گے تو آپ کے جسم میں کیلشیم کی کمی کو یہ بھرپور طریقے سے پورا کرتا ہے, صرف 1 دن یا 2 دن سے اس میں فرق نہیں پڑتا. اور سب سے اہم بات یہ کہ اگر موشن ہو جائیں, اسہال ہو جائیں, تو اس کے لیے بہت اچھا ہے کہ جسم کو ڈی ہائیڈریشن ہو جاتی ہے, جسم میں پانی کی کمی ہو جاتی ہے, اور اسی طریقے سے بہت سے لوگوں کو آنکھوں سے محسوس ہوتا ہے کہ جسم میں آپ کے پانی کی کمی, ان کے لیے بڑی عمدہ چیز ہے کہ پیچش میں بھی اس کو آپ بچوں کو بھی دے سکتے ہیں, بڑوں کو بھی دے سکتے ہیں. اسی طریقے سے شوگر کا یہ بہترین علاج ہے. شوگر میں عموماً ہوتا یہ ہے کہ ہڈیاں کمزور ہو جاتی ہیں, عموماً کریمز اٹھتے ہیں, رات کو سوتے ہوئے شوگر کا پیشنٹ اٹھ جاتا ہے کہ اس کے جناب اتنی زور کے رگ کھینچی ہے کہ میری آنکھ کھل گئی ہے. عموماً مریض مطب میں بھی مجھے آ کے بتاتے ہیں, تو ان کے لیے بھی بڑی عمدہ چیز ہے کہ وہ رات کو کھانے سے پہلے جو ہے اس کو پی لیا کریں. تو اس میں آپ کو جو ٹانگوں میں کریمز ہوتے ہیں یا آپ کو اچانک درد ہوتا ہے جسے رگ کھینچتی ہے, تو وہ چیز جو ہے وہ آپ کی انشاءاللہ تعالی اس چیز سے ختم ہو جائے گی. اسی طریقے سے کینسر سے بچنے کے لیے یہ بڑی عمدہ چیز ہے کہ اگر آپ اس کو روزانہ پئیں اور اپنے یعنی کہ غذائی معاملات میں حصہ بنانے, چاہے آپ دودھ میں پیجیے, پانی میں پیجیے, شربتوں میں پیجیے, لیکن اس کی مقدار کا تعین جو میں نے عرض کیا کہ آپ 3 چائے کے چمچے یا 3 ٹی اسپون جو ہے اس کو لیا جائے پانی میں, تو یہ باقاعدہ دوا کا کردار ادا کرتا ہے. اسی طریقے سے جیسے میں نے عرض کیا کہ یہ ڈپریشن کے لیے بڑی عمدہ چیز ہے. ٹینشن اور ڈپریشن کے مریض جو کہ گولیوں پر آ گئے ہیں اور ایسی ایسی دوائیں کھا رہے ہیں کہ جس کی وجہ سے وہ عموماً سوتے رہتے ہیں, تو ان کے لیے بڑی اچھی دوا ہے کہ یہ 3 چائے کے چمچ اگر یہ صبح نہار منہ لے لیں, اور وہ لوگ جو دماغی کام کرتے ہیں, وہ لوگ جو ذہنی کام کرتے ہیں, وہ لوگ جو محنت کا کام کرتے ہیں, وکیل ہو گئے, ڈاکٹر ہو گئے, حکیم ہو گئے, جو ایسے افراد ہیں ان کو چاہیے کہ اس کو پئیں. اور میں نے خود اس کو استعمال کر کے دیکھا, اور ابھی ہمارے ٹیم کے رکن ہیں سائیں, ہم ان کو کہتے ہیں, وہ بتا رہے تھے کہ میں تو اس کو روزانہ جو ہے پیتا ہوں اور اس کے اندر ایسنس خوشبو ڈال دیتا ہوں, تو وہ پی رہے ہیں تو بڑے ماشاءاللہ ہٹے کٹے ہیں, بالکل 25 سال کے نظر آتے ہیں. تو وہ بنیادی طور پہ اس کے اندر یہ جیسے سائیں نے ہمیں بتایا کہ میں اتنے عرصے سے اس کو پی رہا ہوں, और इसको इस्तेमाल कर रहा हूँ, तो इसके हमारे पास शवाहिद भी हैं कि इसको पीने से जिस्म में ताकत भी आती है, जिस्म के अंदर कुव्वत आती है। जैसे मैंने कहा कि दिमागी मामलात में आपके मेमोरी फेलियर के अंदर आप इसको इस्तेमाल कर सकते हैं। और सबसे अहम बात ये कि इसके अंदर जैसे मैंने कहा कि तेजाबियत का इलाज है, तेजाबियत और अल्सर, वो लोग जिनको पुराने अल्सर हैं, मल्टीपल अल्सर होते हैं जिसमें डोडीनियम का अल्सर भी हो गया, मेदे का भी अल्सर हो गया, जैसे भी अल्सर हो, आप यकीन माने मैंने इस पर बाकायदा तजुर्बा करके देखा कि एक साहिबा का जो है वो बाकायदा कहा कि इनके आँतों में बहुत बुरी हालात हैं और ये आँतें काटनी पड़ेंगी। तो मैंने कहा आप पहले 3 हफ्ते ये पी लीजिए, तो उसमें मैंने सिंपल सा तुख्मे रेहान लिया और तुख्मे रेहान को तवे में भून के उस पर हम वजन मिश्री मिला दी और वो उनको कहा कि बस आप इसी तरह, क्योंकि अब वो तुख्मे रेहान इस तरह दिया जाता बगैर दवा के तो वो दवा ना समझती, तो उसको मैंने मिश्री मिला के एक दवा सी बना दी कि इसको बस आप मुँह में रख के और पानी पी लिया कीजिए, तो उससे बाकायदा उनके जो है आंतों के अल्सर ख़त्म हो गए। इसीलिए मैंने कहा कि तेजाबियत के लिए और अल्सर के लिए बहुत उम्दा, और बड़ी अहम बात लड़कियों के लिए कि ये बालों के लिए बहुत उम्दा है कि इसमें विटामिन सी की इतनी ज़्यादा मिकदार है, विटामिन की ऐसी मिकदार है कि जो आपके बालों को कंट्रोल करती है, बालों को वक्त से पहले सफ़ेद जो बाल होने लगते हैं उससे रोकती है और बालों को काला रखती है। ये इसमें बड़ा अहम खासा है। मैं समझता हूँ कि ब्यूटी प्रोडक्ट के अंदर आपका वज़न भी कम होगा, आप स्लिम भी नज़र आएंगे, आपके बाल भी नहीं गिरेंगे, आप खूबसूरत नज़र आएंगे, आप जाज़िब नज़र नज़र आएंगे, आपका पेट अंदर हो जाएगा, आपको और क्या चाहिए। इसीलिए आप लाखों रुपए ज़ाय करते हैं, लेकिन हकीकत में जो है तुख्मे रेहान या तुख्मे तुलसी या चिया सीड्स, इसके अंदर ये खवास मौजूद हैं कि इन सब चीज़ों को एक कूजे के अंदर समेट दिया गया है। तो ये बुनियादी चीज़ है और मैं ये समझता हूँ कि इसका इस्तेमाल किया जाए और इसको जहाँ भी हमारे लोग सुन रहे हैं उसकी मिकदार में दोबारा बता दूँ कि इसकी मिकदार जो है वो 3 टीस्पून है, कि आप इसको 3 टीस्पून रात को जो है अगर डाल दिया करें वो लोग जो कि इलाज करना चाहते हैं, और सुबह इसमें शहद मिला लें तो आपका वज़न भी कम होगा। और जैसे मैंने अर्ज़ किया कि दिमाग के मसाइल, अल्सर के मसाइल, शुगर के मसाइल और अर्थाइटिस के पेशेंट, भुरभुरी हड्डियाँ हो जाए उनके, उन तमाम चीज़ों का हल तुख्मे रेहान में मौजूद है। इस पर मज़ीद बात करते हैं, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित वक्फे के बाद हाजिर खिदमत है। सेगमेंट में हमारे पास कॉलर होते हैं, हम उनसे बात कर लेते हैं। हमारे पास एक कॉलर मौजूद हैं। अस्सलामु अलैकुम। वालेकुम अस्सलाम हकीम साहब, आयशा बात कर रही हूँ गुजरात से। जी आयशा साहिबा, मैं, आपने मुझे एक साबुन बताया था, मेरे सिस्टर के चेहरे पे दाने थे, कस्ते शीरी साबुत और हल्दी साबुत, शायद मैं मिलाकर इसको लगाना था, लेकिन वो इतना सहज मजून बन गया, फेस पे लगते ही नहीं है, उसके चेहरे पे जो दाने हैं वो बहुत मोटे हैं, तो वो उसके अंदर अरके गुलाब मिलाकर ना उसको नरम करके फिर लगा रही है, और उसको कितने टाइम लगाना है ये बता दें। उसको 1.5 महीना लगाइए, और आपने बहुत ज्यादा उसमें शहद मिला दिया होगा, आप थोड़ा सा शहद मिलाएं और जैसा आप कर रही हैं अरके गुलाब वो ठीक है, आप इसी तरह करें, अरके गुलाब में मेल्ट करके लगाइए। हाँ, बस एक और कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी साहब, मैं सुनहरा बात कर रही हूँ, मैंने आपसे ये 2 सवाल मालूम करने, एक मुझे और वालदा को खून की कमी बहुत हुई भी है, उसके लिए सिर्फ बता दें, वालदा जबकि शुगर पेशेंट भी है, खून की डेफिशिएंसी मुझे और वालदा साहिबा को है, और दूसरा कि सर नाक से ऊपर मेरे सुइयां चुभती हैं, 2-3 दिन से मेरे ऐसे जैसे कांटे चुभ रहे हैं, सुइयां चुभ रहे हैं पेट में नाक से ऊपर वाली जगह पे, और मैं सारी रात करवट बदलती रहती हूँ, कभी दाएं कभी बाएं कभी दाएं बाएं। ठीक ठीक है जनाब, आपको जवाब देते हैं। आप हैं, मौजूद हैं सुमेरा, ये कहाँ से थी पता नहीं। हाँ, पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन साहिबा कहाँ से। अकीम साहब, मैं साजदा बात कर रही हूँ कराची से। मेरा मसला है, कल आपने नज़ला जुकाम के लिए चने बताए थे और वो मिसरी बताई थी, तीसरा मैं भूल गई क्या बताई थी, मुझे और मेरे बच्चों को दाइमी नजला जुकाम होता है। दक्कनी मिर्च थी, सफेद मिर्च होती है वो थी 50 ग्राम। दक्कनी मिर्च की 50 ग्राम, चने 1 किलो और मिसरी 1 किलो। हाँ बड़ी मेहरबानी हकीम साहब, टीवी पे ऑन एयर भी बता देना, मैं अभी टीवी की आवाज बंद की हुई है। अभी ऑन एयर ही बता रहा हूँ आपको, मैं फिर दोबारा बता दूंगा। हमारे पास एक कॉलर है, अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी कौन साहब, कहाँ से? जी मैं शाहिद बात कर रहा हूँ लाहौर से। जी सवाल बताइए भाई। सर मेरी शादी को मतलब 4 साल गुजर गए, तो हमारे यहाँ इलाज नहीं है अभी तक। अच्छा। तो मैं मतलब कि पहले बाहर था, अभी बाहर से इधर आया हूँ। पहले सऊदी अरब में था, अभी पाकिस्तान में हूँ। तो अभी मतलब कि इस तरह की सेहत मेरी खुद ये नहीं ठीक नहीं है। तो मैं मतलब डॉक्टर ने बोला कि जी आपके मतलब ब्लड में तपश है, तो मतलब दो तीन चीज़ें बोली हैं, पत्थे कमज़ोर हैं, उसके लिए अगर आप कुछ। मेरे ख्याल से आप ही कीजिए कि आप, मेरा भी दूसरे सेगमेंट में मेरा नंबर आएगा, आप वो ले लीजिए, मुझसे बात कर लीजिए, इंशाल्लाह ताला आपसे मुलाकात कर लेंगे जो लाहौर आएंगे। ठीक अल्हम्दुलिल्लाह। बाद ऐसे मसाइल होते हैं कि वो उन्हें हम फ़ोन पे डिस्कस भी नहीं कर सकते और रिपोर्ट्स वगैरह देखनी होती हैं, तो शाहिद साहब जो है मेरा नंबर आएगा, उस पर बात करके मेरा शेड्यूल लाहौर का पूछने के वहाँ मुझसे मिल लें। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, मुकीम साहब क्या हाल है? ठीक है जी अल्हम्दुलिल्लाह। कौन सा आप, कहाँ से? मैं कोटली आजाद कश्मीर से बात कर रहा हूँ। शाम मेरी 17 साल एज है, तो मुझे चेहरे पे दाने मोटे मोटे गन टाइप के, तो काफी डॉक्टर से चेक भी करवाया, दिल्ली से बाद से भी इधर से भी चेक करवा चुका हूँ, तो नहीं फर्क पड़ रहा, जख्म बने हुए हैं। क्या आपकी उम्र कितनी है? मेरी उम्र अब 17 साल हो गई है। चलें ठीक है, आपको बताते हैं, बहुत शुक्रिया आपका। हमारे पास एक और कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम वरहमतुल्लाहि अलैहि वबरकातुहु। कौन सा आप, कहाँ से? मैं मोहम्मद कासिम बोल रहा हूँ कराची से। जी जी सवाल बताइए। मेरा सवाल ये कि मेरा एक्सीडेंट हो गया है अकीन साहब। अच्छा। तो फ्रैक्चर हो गया है। कौन से पाँव में? लेफ्ट लेग में। अच्छा अच्छा अच्छा अच्छा, लेफ्ट में। ठीक है ठीक है, तो आप क्या दवाई ले रहे हैं डॉक्टर की? मुझे तो डॉक्टरों ने कहा है कि कैल्शियम लें और विटामिन सी टेबलेट लें। चलें ठीक है, आज तुख्मे रेहान पे हम प्रोग्राम कर रहे हैं हरी साहब, तो आपको बताता हूँ मैं इंशाल्लाह, आप प्रोग्राम देखिए मैं आपको बताता हूँ। हमारे पास एक और कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहब है, कहाँ से? जी यकीम साहब, मैं समीना बात कर रही हूँ लाहौर से। जी फरमाइए क्या सवाल? जी यकीम साहब, मेरे दांतों में ना बहुत ज्यादा दर्द हो रहा है, इतने मेडिसिन खाए लेकिन दर्द सही नहीं हो रहा, और उसको एक और के मेरे जो है ना नाक सर बंद ही रहती है, अजीब सा मतलब हो रहा है ये। अच्छा जी, चले ठीक है समीना साहब, आपको जवाब देते हैं, आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक कॉलर और मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कैसे हैं आप? जी अल्हम्दुलिल्लाह। कौन सा आप, कहाँ से? सर मैं शाह मोहम्मद बात कर रहा हूँ डेरा गाजी खान के। जी सवाल बताइए। सर ये कोई 1 साल हो गया है, मुझे आंखों में लाइनें नजर आती हैं, मोटे मोटे लाइनें लकीरें, पिछले साल डॉक्टर को दिखाया था तो दायरे नजर आते हैं बड़े बड़े, डॉक्टर को दिखाया था, आई साइट ठीक थी लेकिन उन्होंने मुझे दवाइयाँ दी थी, वो मैंने इस्तेमाल की थी, वक्ती आराम हो गया था, मगर अभी फिर वही मसला है, मुझे लाइनें नजर आती हैं, मैं नहीं देख सकता। अच्छा ठीक है, आपको जवाब देते हैं। हमारे पास एक कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहब है, कहाँ से? मैं मिराल बात कर रही हूँ तुलवाड़ा से। कौन बोल रही है, आवाज नहीं आ रही सही? मैं मिराल बात कर रही हूँ तुलवाड़ा से। अच्छा कहाँ से? तुलवाड़े से। ठीक ठीक ठीक सर। حکیم صاحب میری نوز کی حدود پھیلتی جا رہی ہے، ایک یہ مسئلہ تھا، اور ایک میرا قد رک گیا ہوا ہے. عمر بتائیے میراز. اچھا قد کا مسئلہ ہے آپ کو. پلیز مجھے بتا دیجیے، ہماری لائف چلی گئی ہے. اچھا ناک کے لیے یہ کہ آپ جو ہے ایسا کوئی فریم لے لیں موٹا سا، اور روزانہ جب گھر پر ہوں تو یہ فریم لگا کے رکھیں اس طریقے سے، یہاں ناک کو جو ہے کنٹرول کرنے کے لیے، اور اس طریقے سے ناک کو 10-10 مرتبہ دباتے رہیے، اس سے فرق پڑے گا. اور قد کے لیے آپ حب الرشاد 100 گرام اور مسنگی رومی اس میں 25 گرام ڈال کے پسوا لیجیے، اور ایک چمچہ صبح ایک چمچہ شام لیجیے. یہ ہائٹ کے لیے بہت اچھا ہوتا ہے، اس کا استعمال کیجیے. ٹھیک جی، ہمارے پاس کالر ہے موجود. ہمارا پروگرام رات کے 1 بجے ریپیٹ بھی ہوتا ہے، اگر سمجھ نہ آئے ہو تو آپ دوبارہ اس کو دیکھ لیجیے گا. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. وعلیکم السلام. جی حکیم صاحب، میں محمد علی بات کر رہا ہوں، آپ کیسے ہو؟ الحمدللہ. کہاں سے بول رہے ہیں محمد صاحب؟ میں کراچی سے بات کر رہا ہوں. آپ کو میں پہلے اس کی بھی دیکھ رہا تھا. میں آپ کا فین ہوں، آپ بہت اچھے پروگرام کرا. اللہ تعالیٰ آپ کو عمر دے اور اس طرح کا میں بھی آپ کو پروگرام جاری رکھے. شکریہ، جزاک اللہ. جی سوال بتائیے. میرا سوال یہ ہے جی حکیم صاحب، میرا ڈائٹ بہت زبردست ہے، اور تقریباً میرے جسم پہ کوئی بھی چیز ہو مجھے پیدا نہیں ہو رہا. مجھے پیدا آپ سے نہیں ہو رہا، جو بھی چیز میں کہا تو جسم کو پیدا نہیں ہو رہا. اس کی وہ عمل میں اندر ابزور نہیں ہو رہا، اور کیونکہ کمزوری بہت محسوس کر رہا ہوں. تقریباً میرا 30 سال عمر ہے، 100 سال کی آدمی کے برابر کمزوری محسوس کر رہا ہوں. میں حیران. کتنی بتائی آپ نے؟ 30 سال. 30 جی. کمزوری بہت محسوس کر رہا ہوں. کمزوری کام میں دل بھی نہیں. جی ہاں، کام میں دل بھی نہیں کر رہا. یہ کرو زبردستی ہر کام اپنے اوپر کرا رہا ہوں، طاقت کی کمی نہیں. ٹھیک ہے، بہت شکریہ آپ کی کال کا. آپ ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب، کیا حال ہے آپ کا؟ جی کون صاحب کہاں سے؟ الحمدللہ میں بالکل ٹھیک ہوں. حکیم صاحب میں محمد صدیق بول رہا ہوں صحیح وال سے. جب آپ نے مجھے، میں نے آپ کو بتایا تھا دوائیوں کا، بچوں کی ہیپاٹائٹس کی. جی جی ہاں جی، وہ آپ کی بہت بہت مہربانی، آپ نے ہمیں دوائی بھیج دی ہے، تو دوائی ہمیں آج مل گئی ہے. تو اس میں جو کشاندے کی پڑیاں ہیں نا، اس کا ہمیں طریقہ بتا دیں. وہ آپ ٹیلی فون کر لیجیے، وہ جو نمبر ہے میرا وہاں پہ وہ لڑکا ہوگا، وہ سب بتا دے گا. کوئی ایسا مسئلہ نہیں، بس ہماری طرف سے ایک تھا. اللہ تعالیٰ آپ کے بچوں کو صحت دے. وہاں پاس ایک اور کالر موجود ہیں. جی السلام علیکم. السلام علیکم صاحب. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ سر میاں والی سے رضوان بول رہا ہوں. کیا حال ہے سر؟ ٹھیک ہیں جی اللہ کا شکر. سر میری مسز کو مسئلہ ہے اپر لپس میں، ان کے تھوڑے سے بالوں کا مسئلہ ہے. اچھا سر، تو کائنڈلی سر ان کے لیے کوئی ایسا نسخہ بتا دیں جو اس کو کاریگر ہو، اچھا ہو ذرا. اچھا اچھا، بال ہیں ادھر؟ بال ہیں. جی جی بالکل بال ہے ان کی طرح، سر نیچے بالکل لپس کے اوپر، اپر لپس کے اوپر سر. جی ہاں جی چلیں ٹھیک ہے. وہاں پہ ایک اور کالر موجود ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں گوجرانوالہ سے شاہ جہان بول رہی ہوں. جی جی جی فرمائیے. میں سے مجھے نا ہیپاٹائٹس سی ہے، یعنی کہ اے بی سی تیسرے نمبر پہ جو ہوتی ہے. اچھا وہ ہے، اور میں نے وہ بھی کرائے ہیں سارے، وہ جو ٹیسٹ ہوتے ہیں. ایک 2007 میں کرایا تھا ٹیکوں کا ٹیسٹ، ایک اب کرایا ہے. اچھا تو یہ پچھلے سال یعنی کہ جنوری میں پچھلے سال سارا کو ختم ہوا تھا، اور گولیاں بھی ساتھ کھائی تھی. اب وہ تو ٹھیک ہے، شوگر نے بہت تنگ کیا، آنکھوں کے آگے پردے آتے ہیں اور جسم درد ہوتا ہے. شوگر کب سٹارٹ ہوئی آپ کو؟ شوگر مجھے پتا لگا تھا 2007 میں. اچھا اچھا ٹھیک ہے. تو ابھی ہیپاٹائٹس کے آپ نے انجیکشن وغیرہ لگوا لیے؟ جی وہ تو میں نے 2 مرتبہ کورس کروایا ہے. اچھا اب وہ نارمل ہے؟ نیگیٹو ہے؟ وہ نیگیٹو ہے، اب وہ تنگ نہیں کرتے جسم میں، جان نہیں ہے. شوگر میری بہت کم، میں انسولین لگا رہی ہوں صبح شام. اچھا اچھا چلیں. صبح میں لگاتی ہوں 20، رات کو 15 لگا رہی ہوں. چلیں ٹھیک ہے جناب، بہت شکریہ. آپ پاس ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ میرا نام زاہدہ ہے، میں بیگم کوٹ سے بات کر رہی ہوں. جی فرمائیے. جی مجھے شوگر ہے تقریباً 10-12 سال سے. ٹھیک. تو میں دوائی بھی کر رہی ہوں، اس کے باوجود میرا جسم بہت کمزور ہو گیا ہے، تھکاوٹ بہت زیادہ ہو جاتی ہے. ہیپاٹائٹس سی تھا، اس کا میں نے علاج کروایا، ابھی میں نے 3-4 دن پہلے پی سی آر کروایا، نیگیٹو آیا. نیگیٹو آ گیا. جی تو تکلیف بہت جسم میں ہوتی ہے، اٹھا ہی نہیں جاتا، اللہ اللہ کر کے بڑی مشکل اٹھ کے نماز پڑھتی ہوں، ذکر بھی کرتی رہتی ہوں، درود پاک بھی سارا اللہ کا نام لے کے بس پھر چلتی پھرتی، لیکن تھکاوٹ بہت رہتی ہے. شوگر کی وجہ سے جسم سوکھ گیا، کمزور ہو گیا بہت زیادہ. اچھا اچھا جی ٹھیک ہے جناب. ہاں پہ ایک اور کالر موجود ہیں، بات کر لیتے ہیں. جی السلام علیکم. اچھا ابھی اس کا کال نہیں ہے. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں، آپ سے ملتے ہیں وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پاس کالر موجود ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی وعلیکم السلام. جی حکیم صاحب السلام علیکم. وعلیکم. میرا مسئلہ یہ ہے کہ میرے نا دانتوں میں کیڑا لگا ہوا، دانت ختم تقریباً ہو چکے، کچھ دانت باقی ہیں اور وہ زبان بھی خراب ہو چکی ہے اس کے ساتھ. تو میں کہتا ہوں ایسی کوئی دوائی بتائیں لیکن دانتوں کو کیڑا جو ہے وہ یہ بھی ختم ہو جائے. زبان پر چھالے بنے ہوئے ہیں اور ان کی حلق جہاں سے اسٹارٹ ہوتی ہے وہاں تک پین ہوتی ہے. کون صاحبہ بول رہی ہیں آپ کہاں سے؟ جی سیالکوٹ سے بول رہی ہوں. سیالکوٹ. جی چلیں ٹھیک ہے، آپ کو جواب دیتے ہیں. ایک اور کالر موجود ہیں. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں فریدہ بول رہی ہوں سیالکوٹ سے. جی فریدہ صاحبہ بتائیے. حکیم صاحب میرے معدے میں اسٹامک میں اس میں السر ہے، تو وہ کافی تقریباً 7-8 سال سے ہے. تو دوائی لیتی ہوں تو ایک مہینہ دو مہینے تو پھر 6 ماہ آرام رہتا ہے، مگر پھر وہی کنڈیشن، موشن لگے رہتے ہیں، کوئی بھی چیز گرم کھا لوں تھوڑی سی بھی تو موشن لگ جاتے ہیں اور دل خراب ہوتا رہتا ہے ہر وقت، جلن بہت زیادہ، تیزابیت. تو اس کے مجھے بہت زیادہ مسئلہ ہے، خاص طور پہ موشن بہت رہتے ہیں مجھے. تو آپ پلیز اس کے لیے کچھ بتا دیں. اور میرا بیبی ہوا تھا چوتھا، تو اس کے بعد میرا پیٹ بہت بڑھ گیا، پہلے نہیں تھا، اس کے لیے بتا دیں. چلیں ٹھیک. جی ہمارے پاس ایک کالر موجود ہے. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی میں نسرین بات کر رہی ہوں لاہور سے. پلیز. ہاں جی نسرین بات کر رہی ہوں لاہور سے. نسرین اچھا. ہاں جی تو میں نے پوچھنا تھا، میرے بیٹے کو نا 1.5 ماہ سے کھانسی آ رہی ہے. اچھا. بہت میڈیسن دی ہے، کوئی فرق نہیں پڑ رہا، ایک دم سے نا گوتا لگتا ہے اور بہت ہی آنکھوں سے پانی نکل آتا ہے. ٹھیک ہے بہت شکریہ. خشک کھانسی ریشا نہیں ہے، خشک کھانسی ہوتی ہے نا جیسے ویسے. میں بتاتا ہوں آپ کو. بہت شکریہ آپ کی کال کا. وہاں پہ ایک اور کالر موجود ہیں. السلام علیکم. ٹی وی کی آواز آپ سب سے پہلے بند کیجیے میری بہن. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں سرگودا سے خدیجہ کر رہی ہوں. سرگودا سے. جی فرمائیے. وہ میرے ابو کا کان کا مسئلہ ہے اور وہ تقریباً 5-6 سال سے سنتے نہیں ہیں. اچھا کوئی بتا دیں کہ عمر کتنی ہے؟ جی عمر کتنی ہے؟ عمر 48 سال. 40 سال ٹھیک ہے جناب. جی ماں پائی کالر. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی ضلع رحمیا خان سے. ڈی آئی جی خان سے کون بول رہی ہیں؟ جی کلثوم. جی فرمائیے. جی میں نا کھانا کھاتی ہوں تو میرا وزن بڑھ گیا اور ویٹ بھی زیادہ. چلیں بتاتے ہیں آپ کی عمر بتا دو بس. 20 سال. اوکے تھینک یو. سب سے پہلا سوال ہمارے پاس نے جواب دے دیا تھا ان کو، اور سمیرہ صاحبہ کا ایک کال تھی، انہوں نے بتایا تھا ان کو خون کی بہت کمی ہو رہی ہے اور इसमें दो चीज़ें आप ले लें, ज़रिश्क लिख लें 50 ग्राम और मुनक्का, दो चीज़ें जो हैं आप ले लें। तकरीबन ज़रिश्क जो है आप एक वक्त में लेंगी 10 ग्राम और मुनक्का जो है वो आप लेंगे एक वक्त में 10 ग्राम ले लीजिए, और इसे जो है पानी में उबाल के और छान कर इसको लीजिए। ये शुगर पेशेंट भी पी सकता है ये पानी, रोज़ाना सुबह शाम आधा आधा गिलास पीजिए। और आपने दूसरा बताया था कि बहुत ज़्यादा एसिडिटी रहती है, उसके लिए तुख्मे रेहान ले लें और इसबगोल की भूसी एक एक चमचा पानी में डाल दें और उसके बाद एक गिलास पानी ये पी लिया कीजिए। साजिदा साहिबा ने पूछा था कि दक्कनी मिर्च के बारे में नुस्खा दोबारा बता दें, तो उसमें मैं बता दूं कि चने 1 किलो थे और मिश्री 1 किलो थी और दक्कनी मिर्च 50 ग्राम, इन सबको बिल्कुल पीस लें, बारीक कर लें और एक एक टेबल स्पून लें। एहतिशाम साहब को इस्लामाबाद से थे, इन्होंने चेहरे पर दाने 17 साल हब्बुल रिशात ले लें, उसको पीस लीजिए और अरके गुलाब में मिला के इसको चेहरे पर लगाइए, और इसी तरीके से खीरा जो है उसका भी आप काट के उसको दानों पर मलिए। कासिम साहब, हाजी कासिम साहब हमारे कराची से थे, इन्होंने बताया इनका एक्सीडेंट हो गया, बड़ा अफसोस हुआ, अल्लाह ताला आपको सेहत और आफियत दे। और इसी तरीके से आप ये कीजिए कैल्शियम के लिए, आज जैसे मैंने बताया कि ये बालंगा जो होता है जो शरबतों में हम डालते हैं, ये आप 3 चमचे रात को जो है उसमें डाल दीजिए और सुबह उसमें 1 चमचा शहद डाल के पीजिए, इससे आपके जिस्म में कैल्शियम बढ़ना शुरू होगा। और इसी तरीके से हल्दी दूध आप लें, 1 चमचा हल्दी 1 कप गर्म दूध में आप लीजिए। तो ये दो चीज़ें लीजिए, अल्लाह ताला आपके जो बीमारी है उसको जल्द अज जल्द शिफा में तब्दील कर दे। समीना साहिबा लाहौर से, इन्होंने बताया कि दांतों में बहुत दर्द है और नाक बंद रहती है, नाक बंद होने के लिए तो कलौंजी का तेल बड़ा उम्दा है, 2-2 कतरे कम अज़ कम 3 हफ्ते तक दोनों नथनों में 2-2 कतरे डालिए। और इसी तरीके से दांतों में दर्द है उसके लिए लौंग पीस लें और उसको नस्वार की तरह जहाँ पे दर्द हो रहा है उस जगह पे रख लीजिए। शाह मोहम्मद साहब डेरा गाजी खान से, इन्होंने बताया कि आँखों की कमज़ोरी है, इसके लिए आप अरके गुलाब से आतिशा 1-1 गिलास रोज़ आना सुबह पीजिए निहार मुँह, और अतरीफील कशनीजी ये मतलब मंगवा लीजिए, 1 चमचा सुबह 1 चमचा शाम अतरीफील कशनीजी, और खमीर गाँव ज़बान सादा ये दोनों चीज़ें 1-1 चमचा लीजिए। इसी तरीके से मोहम्मद अली साहब कराची से थे, इन्होंने बताया कि इनकी उम्र 30 साल है, काफ़ी कमज़ोर हो गए, वजूहत क्या है आप शुगर भी टेस्ट करा के मुझे बता देना, और बही का मुरब्बा, सेब का मुरब्बा, गाजर का मुरब्बा, तीनों चीज़ों को ग्राइंडर में 1-1 पाव उसको ग्राइंड कर लीजिए और उसमें 1 ग्राम ज़ाफ़रान डाल दें और उसको संभाल के रख लें, ये 2 चमचे दूध में मिला के रोज़ाना पीजिए सुबह, इससे आपका मसला अल्लाह पाक हल कर देंगे। मियाँ साहब हैं, इन्होंने बीवी के मुतालिक बताया कि अपर लिप्स में इनके बाल आ गए, उसके लिए आप नुस्खा लिख लें, कुस्त शीरी 100 ग्राम, उसके बाद फिटकरी 100 ग्राम आप ले लीजिए, दो चीज़ें ये हो गई, कुस्त शीरी और फिटकरी 100-100 ग्राम, और कोयला जो होता है इसको जला लीजिए और उसकी राग ऐश जिसको कहते हैं वो किसी तरीके से जमा कीजिए, वो 50 ग्राम इसमें मिला के और उसके बाद इसको आप उसकी थ्रेडिंग करवा के और अरके गुलाब में मिला के ये लगाइए, 2-3 हफ्ते तक लगाए, इससे बेहतरी आ जाएगी। जाहिदा बेगम साहिबा, जाहिदा साहिबा हैं बेगमकोट से, इन्होंने बताया इनको शुगर है और शुगर के लिए एक और सब भी सवाल था गुजरांवाला से, जिनको हेपेटाइटिस सी था, इनको भी जाहिदा साहिबा को हेपेटाइटिस सी था और अब शुगर है, तो आप शुगर के लिए एक मुख्तसर सा नुस्खा लिख लीजिए कि मेथी दाना 100 ग्राम, जामन की गुठलियाँ 100 ग्राम, गुड़मार बूटी 100 ग्राम, ये 3 चीज़ें आप जो है पिसवा लीजिए और पिसवाने के बाद 1-1 चमचा यानी कि 5-5 ग्राम सुबह शाम खाइए। सियालकोट से एक टेलीफोन था जिन्होंने दांतों के बारे में ही बताया, दांतों के लिए जैसे मैंने पहले बताया वैसे आप एक मंजन बना लें, इलायची छोटी के दाने ले लें 50 ग्राम, लौंग 50 ग्राम और मीठा सोडा 50 ग्राम, इन तीनों को अच्छी तरीके से मिला लीजिए और ये दांतों में मंजन की तरह लगाइए, हर किस्म के मसाइल ये हल कर देगा। फरीदा साहिबा सियालकोट से थी, इन्होंने बताया कि इनको अल्सर का मसला है, इसके लिए आप 3 चीज़ें लिख लें, तुख्मे रेहान, आज तुख्मे रेहान पर तो मैंने प्रोग्राम भी किया है, रात के 1 बजे ही रिपीट होगा, फर्स्ट सेगमेंट के अंदर मैंने तेजाबियत के लिए कई चीज़ें बताई लेकिन तुख्मे रेहान यानी कि तुख्मे बलंगा तेजाबियत के लिए बहुत अच्छा है, 3 चमचे रात को भिगा दें और सुबह उठ के ये पीजिए। और इसके साथ आप ये कीजिए कि तुख्मे कनोचा और इसबगोल मुसल्लम ये जो है आधा आधा चमचा ले लें, तुख्मे कनोचा और इसबगोल मुसल्लम और तुख्मे रेहान ये तीनों चीज़ें जिसमें तुख्मे रेहान 3 चमचे होंगे और बाकी चीज़ें 1-1 चम्मच, इसको भिगा दीजिए और इसका लुआब सा बन जाएगा, आप दाने समेत खा लीजिए। और आपने दूसरी चीज़ कोई बताई थी कि तेजाबियत बहुत ज़्यादा है, उसके लिए दही में इसबगोल की भूसी जो है 1 चमचा 1 पाव दही में मिलाकर और ये खाइए, तो इससे आप देखेंगे इंशाल्लाह ताला आपके जो तेजाबियत है उसके लिए काफ़ी बेहतरी आ जाएगी। फरीदा साहिबा ने जो सवाल किया, इसमें जो बड़ी अहम चीज़ है वो मैं बता दूं कि अल्सर पेशेंट को जो है वो बहुत कम मिर्चें खाना चाहिए। लाल मिर्चें जो है अल्सर के लिए बड़ा नुकसान करती हैं, और लाल मिर्च के मुतालिक आपको मैं बता दूं कि लाल मिर्च मेदे के निज़ाम, इन्हज़ाम के निज़ाम और तमाम चीज़ों के लिए बेहतरीन दवा है। ये अगर आप एक्सेस लेते हैं या वो लाल मिर्चें जो के अंदर केमिकल होता है जिसमें कलर डाल दिया जाता है, खालिस लाल मिर्चें अगर ली जाएँ और उनको पीसा जाए, तो मैं एक दवा बनाता हूँ कि जिसमें लाल मिर्च इसी तरीके से पीस कर उसको शहद में चने के बराबर गोलियां खिला के उन लोगों को खिलाया जाता है जिनको हैजा हो जाता है। ये हैजे की दवा भी है लाल मिर्च जो है, जो हम इस्तेमाल करते हैं घरों में, अगर हम ये खालिस इस्तेमाल कर सकें तो हमें मैदे का कोई मसला हो ही नहीं। हमें मैदे के इन्हज़ाम के निज़ाम का, कब्ज़ के निज़ाम का, तमाम चीज़ें दुरुस्त हों अगर हम खालिस मिर्चें कम खाएँ, बहुत ज़्यादा भी नहीं खाएँ। मैंने इस सिलसिले में एक वाक़ा भी अर्ज़ किया था कि दिल्ली के अंदर आज से 150 साल पहले जब वबा फैली थी, हज़ारों लोग मरने लगे थे, और यही अंग्रेज़ जो है ये दवा लेकर आए कैप्सिकम के नाम से, और वो कैप्सिकम जो है उन लोगों को खिलाई गई तो वो उसमें दिल्ली वालों को मज़ा आ गया और उन्होंने खानों में डालना शुरू कर दिया कि चलो जी आइंदा हैज़ा ही ना, और वाकई में हैज़ा नहीं हुआ। लेकिन वो हमारी जान को अब तक अटकी हुई है लाल मिर्च के, हम नहारियों में और मसालों में इतना ज़्यादा डालने लगे हैं, उसको एक्सेस इस्तेमाल मत कीजिए। बहरहाल आप मिर्चें छोड़ दें और अल्सर के लिए आप ये लीजिए। नसरीन साहिबा लाहौर से, इन्होंने बताया कि बहुत ज़्यादा खांसी है, उसके लिए सिंपल सा इलाज है कि शहद ले लें, उसमें काकड़ सिंगी पिसवा के 100 ग्राम ले लीजिए काकड़ सिंगी, और 1 पाव शहद में उसको मिला दीजिए, और ये बच्चे को आधी आधी चमची चटाइए। और जो आपने बताया कि खुश खांसी है, उसके लिए बही दाना बहुत अच्छा है कि बही दाना 3-4 चुटकी ले लें और उसको मुंह में रख के बच्चे को बोले चूसते रहे, इसके लुआब से जो है ना बही दाने के, उससे भी खुश खांसी जो है वो रुक जाती है। मेरे पास तो अमूमन आते हैं लोग तो मैं उनके मुंह में सबसे पहले 1 चुटकी डाल देता हूँ बही दाना, और मेरे बार बार इसरार पे, बार बार कहने पे 1000 रुपये किलो की चीज़ अब 5000 रुपये किलो हो गई। तो वो महंगी इसलिए हो गई कि लोगों की डिमांड बढ़ती है, तो इसलिए थोड़ा थोड़ा लिया कीजिए, कम लिया कीजिए, क्योंकि इसको आप 1-1 चुटकी लेंगे। सरगोधा से हमारे पास एक कॉल थी, जिन्होंने बताया कि वालिद साहब को कान का मसला है, इसको आप डॉक्टर्स को दिखाइए। और इसी तरीके से इसमें जो दवा है मोलन ऑयल के नाम से एक दवा मिलती है बाज़ार से, मोलन ऑयल, ये आप ले लें। अब मोलन ऑयल जो है सुबह शाम कान में डालें, इससे बेहतरी अगर आनी होगी तो आ जाएगी। आखिरी सवाल हमारे पास DI खान से किया, इन्होंने सवाल किया वज़न के लिए कि वज़न बहुत ज़्यादा है। देखिए हमारा आज का प्रोग्राम तुख्मे रेहान पर था, और हमने यही बताया कि तुख्मे रेहान के अंदर ये खासा है कि ये वज़न कम करता है। आप इसी नुस्खे को जो मैंने बताया कि रात को 3 टीस्पून जो है आप 1 गिलास पानी में तुख्मे रेहान डाल के रख दीजिए ढाँप के, और सुबह उसमें 1 चमचा जो है शहद मिला के आप इसको पिए, और उसके 2 घंटे बाद आप नाश्ता करें, और उसके बाद शाम को असर के बाद खाने से 4 घंटे पहले फिर यही अमल दोहराइए कि आप सुबह जो है तुख्मे रेहान भिगा दीजिए और असर के टाइम 1 चमचा शहद मिला के दोबारा पीजिए, तो आप देखेंगे कि आपका 40 दिन के अंदर वज़न जो है खासा कम हो जाएगा। मैं कोई शर्तिया बात नहीं करता कि इतने पाउंड और इतने किलो, लेकिन ये कि जिसामत के लिहाज से वज़न काफ़ी कम हो जाता है और पेट भी जो है लोगों के अंदर हो जाते हैं। और ये जो चिया सीड्स का भी मैंने बताया कि वो भी ऐसी चीज़ें अगर आपको मिल जाए, वैसे मिलता नहीं, तो वो भी अगर 1 चमचा वो लिया जाए और 2 चमचे तुख्मे रेहान, तो और तेज़ी से वज़न जो है वो गिरता है। वज़न कम करने के लिए जो बड़ी अहम चीज़ है वो ये कि वो जो हम ग़िज़ाएँ ख़त्म कर देते हैं, डाइटिंग जिसे कहते हैं, तो उससे आपके ऑर्गन्स जो है वो काफ़ी कमज़ोर हो जाते हैं, गुर्दे कमज़ोर हो जाते हैं, जिगर कमज़ोर हो जाते हैं। तो कोशिश कीजिए डाइटिंग भी ज़्यादा ना करें, बल्कि चिकनी चीज़ों का इस्तेमाल छोड़ दिया कीजिए। अल्लाह ताला आप सबको सेहत और आफियत से रखे, हमारे लिए भी दुआ कीजिए, अल्लाह ताला आपको भी अपनी हिफ्ज़ अमान में रखे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।